स्थानीय समाचारमा स्वागत छ, म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, चुरे क्षेत्र संरक्षणको मुख्य उद्देश्य राखेर सरकारले लागू गर्न खोजेको क्रसर उद्योग स्थापना र संचालन सम्बन्धीको नयाँ मापदण्डको विरोध भएको छ। चितवनमा क्रसर व्यवसायले विरोध कार्यक्रम गर्न लागेका हुन्। चितवनमा जम्मा दुईवटा क्रसर उद्योग रहे पनि नवलप्रासी क्षेत्रका उद्योगीहरूको सक्रियतामा विरोध प्रदर्शन हुन लागेको हो। सरकारले लागू गर्न लागेको मापदण्डको विरोधमा देशैभरका क्रसर उद्योगहरू वैशाख 16 गते बन्द भएका छन्। भवन तथा पुल सड़क जस्ता पूर्वाधार निर्माणका लागि अत्यावश्यक गिट्टी ढुङ्गाको आपूर्ति रोकिएपछि निर्माण क्षेत्र मारमा परेका छन्। क्रसर उद्योगीहरूले नयाँ मापदण्ड खारेज गर्न माग गरेका छन्। क्रसर उद्योग संचालकहरूको आन्दोलनमा समर्थन जनाउँदै गिट्टी ढुङ्गा बोक्ने ढुवानी साधनहरूको जुलुस निस्कदैछ। आज दिउँसो जिल्ला प्रशासन कार्यालय नजिकको केन्द्रीय बस पार्कबाट निस्कने ढुवानी साधनहरूको जुलुसले बजार परिक्रमा गर्नेछ। नयाँ मापदण्ड लागू भए क्रसर उद्योग चल्न नसक्ने उद्योगीहरू बताउँछन्। सरकारले राजमार्ग र खोलाभन्दा 500 मिटर पर मात्र क्रसर उद्योग राख्न पाइने नियम बनाएको छ। त्यस्तै विद्युतको हाइटेन्सन लाइन भन्दा 100 मिटर पर र शिक्षण संस्था, स्वास्थ्य निकाय, धार्मिक सांस्कृतिक र पुरातात्विक स्थल र वन निकुञ्ज सुरक्षा निकाय तथा घना बस्तीबाट 2 किलोमिटर पर मात्र क्रसर उद्योग राख्न पाउने नियम बनाएको छ। आउँदो साउन 1 गतेबाट यो मापदण्ड लागू हुनेछ। अब मापदण्डमा तोकेको जस्तो ठाउँ पाउन सकिँदैन। यसको मापदण्ड बनाउनु भनेको क्रसर उद्योग बन्द नै गर भन्नु हो। क्रसर उद्योगहरूको संस्था नेपाल रोडा ढुङ्गा व्यवसाय संघका केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठले भन्नुभयो, सरकारले मापदण्ड खारेज नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने उहाँले बताउनुभयो। पर्यटकीय नगरी सौराहासँगै रहेको बागमारा मध्यवर्ती सामुदायिक वनले प्रदान गरेको सिलाई कटाई तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाएको छ। सामुदायिक वनले यसअघि प्रदान गरेको सिलाई कटाई तालिम लिएका 1 दर्जन महिलाहरूले व्यवसाय शुरू गरिसकेका छन् भने अहिले 80 जना महिलाहरूले सो तालिम लिइरहेका छन्। वनका उपभोक्ता मध्येका विपन्न समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउने योजना अनुसार सामुदायिक वनले आयमूलक तालिम प्रदान गरेको वनका अध्यक्ष बीपी चौधरीले बताउनुभयो। सामुदायिक वनका हरेक महिला सबल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, उहाँले भन्नुभयो। त्यसैका लागि वनको सामुदायिक विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई तालिम प्रदान गरिएको छ। अघिल्लो पटक दिएको तालिम सिकेकाले राम्रो प्रगति गरेको भन्दै उहाँले अहिले सिक्दै गरेकाहरूले पनि प्रगति गर्ने विश्वास रहेको बताउनुभयो। सामुदायिक वनबाटै तालिम लिनुभएकी बिन्दा कार्कीले सौराहामा सिलाई कटाई व्यवसाय सञ्चालन गर्नुभएको छ। राज्य पक्षबाट गैरराज्य पक्षबाट यसलाई फेरि सुन्नुहोला, राज्य पक्षबाट भन्दा गैरराज्य पक्षबाट चितवनमा मानवाधिकार उल्लङ्घनका घटना बढ़ी भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक जिल्ला शाखाले हिजो सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो। 3 महिना यता जिल्लामा मानवाधिकार उल्लङ्घनका 52, बलात्कारका 8 र घरेलु हिंसाका 35 घटना भएको तथ्याङ्कमा उल्लेख छ। यस अवधिमा अपहरण तथा अपहरण प्रयासमा महिला र बालिका गरी 2 जना, बाल अधिकारबाट वञ्चित 8 बालिका, अमानवीय व्यवहारबाट 3 महिला, विभिन्न कारणबाट 2 पुरूष र महिला अधिकारसँग सम्बन्धित घटनामा 37 जना महिला गरी 52 जना पीड़ित भएको एनसेक जिल्ला प्रतिनिधि सावित्री सापकोटाले जानकारी दिनुभयो। यसै गरी 8 जना बालिका बलात्कृत भएका छन्। चितवनको गर्दीको धार्मिक क्षेत्र वाल्मिकी आश्रममा सीमा निगरानीका लागि बुधबार हिजो सशस्त्र प्रहरी सीमा सुरक्षा बेस बीओपी स्थापना गरिएको छ। भरतपुरको आमटारी स्थित सीमा सुरक्षा कार्यालयले हिजो त्यहाँ पहिलो चरणमा सहीको नेतृत्वमा विश्व सुरक्षाकर्मी तैनात गरेको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रहरीलाई आश्रममा रहेको हलमा राखिएको छ। आश्रमलाई गुरू योजना अनुसार विकास गर्न शहरी विकास मन्त्रालयले चासो दिएको छ। शर्माका अनुसार शुक्रबार आश्रम अवलोकनका लागि शहरी विकास मन्त्री नारायण खड्का आउँदै हुनुहुन्छ। मन्त्रालयले आश्रमको 12 बिघा क्षेत्रफल छुट्याउन वन सचिवलाई निर्देशन दिइसकेको छ। आश्रममा रहेका 1 दर्जन मानिसका लागि 1 वर्षभित्र घर निर्माण गर्ने शर्माले बताउनुभयो। चितवनमा रहे पनि आश्रम पुग्न नवलप्रासी स्थित गण्डक बाँध हुँदै भारतीय भूमिबाट जानुपर्दछ। युवा किसान संघ नेपाल चितवनको हिजो नानगढ़मा सम्पन्न भेलाले मिन्द्राज गौतमको समजगतमा 15 सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ। समितिको सचिवमा ध्रुव खनाल रहनु भएको छ। संघका केन्द्रीय सदस्य सुरज तिवारीको अध्यक्षता एवं केन्द्रीय सचिव प्रकाश ढुङ्गानाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सचिव ढुङ्गानाले युवाहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गरी बढ़दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न संघले योजना बनाएको बताउनुभयो। उहाँले चितवनमा पोल्ट्री, माछा, केरा, मह, दूध, तरकारी जस्ता कृषिजन्य उत्पादनलाई अझै वैज्ञानिक ढंगले वृद्धि गर्न युवा किसानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू हुँदैछ। पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ युवा समाज सौराहाले प्रतियोगिताको आयोजना गरेको हो। बागमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराहा र गैंडाकोट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुबरले उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। प्रतियोगिता जेठ 5 गतिसम्म चल्नेछ। प्रतियोगितामा चितवन, नवलप्रासी, मकवानपुर, रूपन्देहीका 12 टीमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका विजेतालाई 1,11,111 रूपियाँ नगदसहित गैंडाको मूर्ति पुरस्कार दिइनेछ। त्यस्तै दोस्रोलाई 55,555 रूपियाँसहित गैंडाको मूर्ति पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर र हरेक खेलको म्यान अफ द म्याचलाई पनि गैंडाको मूर्ति नै पुरस्कार दिने युवा समाजका सचिव राणाले जानकारी दिनुभयो। यसमा उत्कृष्ट खेलाड़ीले थप 5,000 रूपियाँ नगद पनि पाउनेछन्। आन्तरिक पर्यटन प्रवर्धनसँगै दुर्लभ वन्यजन्तु जोगाउन चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको सचिव राणाको भनाइ छ। अस्ट्रेलियाबाट आएको क्रिकेट टीम र क्रिकेट एकाडेमी चितवन 11 खेलाड़ी बीच बुधबार मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ। क्याम्पसरमा सम्पन्न खेलमा नेपाली क्रिकेट टोलीमा परिसकेका खेलाड़ीहरूको सहभागिता रहेको थियो। खेलमा चितवन एकाडेमी विजयी भएको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको चितवन एकाडेमीका तर्फबाट आकाश थापाले 71, नेसल पाण्डेले 56, खेमराज पौडेले 66 र संजोग भट्टराईले 51 रन बनाएका थिए। 4 विकेटको क्षतिमा एकाडेमीले 301 रनको एक फल तयार पारेको थियो। मैत्रीपूर्ण हिसाबले 35 ओभरको खेल खेलाइएको नेपाली टीमका पूर्व कप्तान एवं एकाडेमीका प्रशिक्षक राजु खड्काले बताउनुभयो। 302 रनको लक्ष्य पक्ष आएको अस्ट्रेलियन टीम 32 ओभरमा अल आउट हुँदै 203 रनमै समेटिएको थियो। उसका लागि मिलले 37, निकले 12, स्टवर्टले 17, पाउलले 17, कैलाशले 15 रन जोडेका थिए। चितवन एकाडेमीका लागि संघर्ष पौडेले 3, सुशील कण्डेले 3 र निश्चल पाण्डेले 2 विकेट लिएका थिए। म्यान अफ द म्याच आकाश थापा भएका थिए। अस्ट्रेलियामा क्लबका तर्फबाट क्रिकेट खेल्नेहरूको सहभागितामा मैत्रीपूर्ण खेल आयोजना गरेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले बताउनुभयो। अब पालो ट्राफिक खबरको। यति बेला नारायणगढ टुणा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमौली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्।